गुनीलाई गुलाको साटो आज सम्झि रुँदैछु दु बाटो सम्झिरुनाले आज भेड उरिए सम्झिरुनाले से थोरी माया भए गुनी उनाले गुलाको साटो आज सम्झि रुँदैछु दु बाटो सम्झिरुनाले आज भेड उरिए सम्झिरुनाले से थोरी माया भए गुनी उनाले आज भेड उरिए सम्झिरुनाले से थोरी माया भए गुनी उनाले माया भई गुनी यी संसार यस्तै छ सानो तिम्रे मलाई नसम्झे बिरानो सम्झिरु नै आज बेला उरिए सम्झिरु नले यिनीसे छोरी माया भए गुनी हुनले यस्तै छ सानो तिम्रे मलाई सम्झे बिरानो सम्झिरु नले आज बेला उरिए सम्झिरु नले यिनीसे छोरी माया भए गुनी हुनले आज बेला उरिए सम्झिरु नले यिनीसे छोरी माया भए गुनी हुनले माया भए गुनी हुनाले आँसु भेला उर्ली।